तिम्रो जीवनले शिखर छोनेछ हाँसो लाग्यो खुसी लाग्यो लाग्यो मेरो सबै हाँसो पानी लैजाऊ सानो राम्रो हुनेछ मायाको बनियो त्यति आँसु मैतिर खनियो पक्कै तिम्रो जीवनले शिखर छोनेछ हाँसो लाग्यो खुसी लाग्यो लाग्यो मेरो सबै हाँसु पानी लैजाऊ सानो राम्रो हुनेछ हाँसु पानी लैजाऊ सानो राम्रो हुनेछ शिखर छोनेछ हाँसो लाग्यो खुसी लाग्यो लाग्यो मेरो सबै हाँसो पानी लैजाऊ सानो राम्रो हुनेछ मायाको देशबाट मलाई मुक्ति दिलाइदेऊ यसबाट पक्कै तिम्रो जीवन शिखर छोनेछ हाँसो लाग्यो खुसी लाग्यो लाग्यो मेरो सबै हाँसो पानी लैजाऊ सानो राम्रो हुनेछ हाँसो पानी लैजाऊ सानो राम्रो पक्कै तिम्रो जीवनले शिखर छुने छ। चिनो मायाले दिएको हरेक पलमा छु मैले पिएको, पक्कै तिम्रो जीवनले शिखर छुनेछ। हाँसो लाग्यो खुसी लाग्यो लाग्यो मेरो सबै, हाँसो पानी लैजाऊ सानो राम्रो हुनेछ। हरेक पलमा छु मैले पिएको, पक्कै तिम्रो जीवनले शिखर छुनेछ। हाँसो लाग्यो खुसी लाग्यो लाग्यो मेरो सबै, हाँसो पानी लैजाऊ सानो राम्रो हुनेछ। हाँसो पानी लैजाऊ सानो राम्रो छुनेछ। हाँसो लाग्यो खुसी लाग्यो लाग्यो मेरो सबै, हाँसो पानी लैजाऊ सानो राम्रो हुनेछ। जीवनको टुङ्गो हुने थियो मलाई नि हलुङ्गो, पक्कै तिम्रो जीवन शिखर छुनेछ। हाँसो लाग्यो खुसी लाग्यो लाग्यो मेरो सबै, हाँसो पानी लैजाऊ सानो।